بسم الله الرحمن الرحيم اللہ تعالی جے نالے سان شروع کریا تو جے کو نہایت مہربان باجارو آہے الف لام را تلک آیات الكتاب وقرآن مبین الف لام را ہی مقدس کتاب قرآن مبین جو آیتوں آہیں ربما يود الذين كفروا لو كانوا مسلمين یہ کافر گھنیو آرزوں کندا تکاش یہ مسلمان تھین ہا ذرهم یأکلوا ویتمتعوا ویلہہم الامل فسوف یعلمون تواں انن کافرن کے چھڑے دیو تا کھائیں نہیں پین ایں دنیا ماں نفو وٹھن ایں سندن دگی حیاتی بھلے تکھین ایمان کھاں پرے رکھے پوئے پان جلدی معلوم کندا وما اہلکنا من قرية الا ولها کتاب معلوم اے آسان ہلاک کیا گوٹھن وارا مگر انہن جی ہلاکت جو وقت معلوم ہو ما تسبق من امت اجلها وما يستأخرون کا امت ہلاکت وقت کھاں اگتے پوئتے تھی نہ تھی سکے وقالوا يا ايها الذي نزل عليه الذكر انك لمجنون اي کافرن مذاق سان چيو ته او شخص جنهن تي قران نازل ڪيو ويو آهي اهو بيشڪ مجنو آهي لو ما تاتينا بالملائكه ان كنت من الصادقين جيڪره تو نبوت جي دعوا ۾ سچو آهي تا پوئے چھو نتھو ملائکن کے آنی اوئے شاہدی دے اندر توں سچو رسول آئیں ما ننزل الملائکت الا بالحق وما کانو اذن منظرین اسی ملائک نتھا نازل کریوں مگر حق ساں این انن کے ان وقت مولت ندنی ویندی انا نحن نزلنا الذکر و انا له لحافظون این بے شک اساں قرآن کریم نازل فرمایو آہے ایں بے شک اسیں پان ان جا محافظ آہیں وَلَقَدْ أَرْسَلْنَا مِن قَبْلِكَ فِي شِيَعِ الْأَوَّلِينَ ایں تحقیق اساں تواں کھاں اگین امتن میں بھی رسول موکلیا وَمَا يَأْتِيهِم مِن رَسُولٍ إِلَّا كَانُوا بِهِ يَسْتَهْزِئُونَ ایں نتھے آئیو انن وٹ او پیغمبر مگر ان ساں یہ مذاق کندا ہوا كذلك نسلكه في قلوب المجرمين اڑی طرح اسیں مذاق کے مجرمن جی دلن میں داخل کریوں تھا لا يؤمنون به وقد خلت سنه الاولين انہی سببا یہ قران کریم تے ایمان نانی دا ہیں تحقیق پہرن کافرن جو یہو طریقو ہو ولو فتحنا عليهم بابا من السماء فظلوا فيه يعرجون اي جيڪر بالفرض اسين کافرن لاءِ او آسمان جو دروازو کھولي چھڏيون او اوهي ان ۾ چڙھن لقالوا انما سكرت ابصارنا بل نحن قوم مسحورون ترين هي چوندا ته اسان جي نظر مندي ڪئي وئي آهي بلڪ اسان تي جادو ڪيو ويو آهي وَلَقَدْ جَعَلْنَا فِي السَّمَاءِ بُرُوجًا وَزَيَّنَّاهَا لِلنَّاظِرِينَ اي تاكي اسان آسمان ۾ برج يعني ستارا پيدا ڪيا ۽ اسان انن کي ڏسندڙن لاءِ خوبصورت بنايو وَحَفِظْنَاهَا مِنْ كُلِّ شَيْطَانٍ رَجِيمٍ ۽ اسان انن کي هر شيطان مردود کان محفوظ بنايو الا من استرق السمع فاتبعه شهاب مبين مگر جيڪو شيطان لک چھپ ۾ غيب جو خبرون ٻڌي ٿو هو ان جي پويا روشن شولو لڳي ٿو والارض مددناها والقينا فيها رواسي وانبتنا فيها من كل شيء موزون ۽ اسان زمين کي وچايو ۽ ان ۾ اسان جبل کھوڑیا ۽ اسان ان ۾ حسب ضرورت هر شيء پيدا ڪئي وجعلنا لكم فيها معايش ومن لستم له برازقين ۽ اسان ان ۾ توهان لاءِ ضرورت زندگي جي هر شيء پيدا ڪئي ۽ انن لاءِ به جن کي توهان رزق نٿا ڏئي سگهو وان من شيء الا عندنا خزائنه وما ننزله إلا بقدر معلوم ऐं असां वटि हर शइ जा ख़ज़ाना मौजूदु आहिनि ऐं असां उन्हनि खे पंहिंजे मुक़ररु कयल अंदाज़े सां नाज़िल करियूं था। وَأَرْسَلْنَا الرِّيَاحَ لَوَاقِحَ فَأَنزَلْنَا مِنَ السَّمَاءِ مَاءً فَأَسْقَيْنَاكُمُوهُ وَمَا أَنتُمْ لَهُ بِخَازِنِينَ ऐं असां ककरनि खे खणंदड़ हवाऊं मोकिलियूं था, पोइ असां आसमान मां मींहुं वसायो, पोइ असां तव्हांखे उहो पाणी पीआरियो ऐं तव्हां उन पाणी खे गॾु कंदड़ न आहियो। وَإِنَّا لَنَحْنُ نُحْيِي وَنُمِيتُ وَنَحْنُ الْوَارِثُونَ ऐं बेशक असीं जीअरियूं था ऐं असीं मारियूं था ऐं असीं ई हर शइ जा मालिक आहियूं। وَلَقَدْ عَلِمْنَا الْمُسْتَقْدِمِينَ مِنْكُمْ وَلَقَدْ عَلِمْنَا الْمُسْتَأْخِرِينَ ऐं तहक़ीक़ असांखे मालूम आहे जेकी तव्हां मां अॻिते वधिया ऐं असांखे मालूम आहे जेके तव्हां मां पोइते रहिया। وَإِنَّ رَبَّكَ هُوَ يَحْشُرُهُمْ إِنَّهُ حَكِيمٌ عَلِيمٌ ऐं बेशक तव्हांजो रब उन्हनि सभिनी खे गॾु कंदो, बेशक उहो वॾी हिकमत वारो ॼाणंदड़ आहे। وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِنْ صَلْصَالٍ مِنْ حَمَإٍ مَسْنُونَ ऐं तहक़ीक़ असां हज़रत आदम खे खड़के वारी मिटीअ मां पैदा कयो, इहा मिटी कारी ऐं बदबूदार हुई। وَالْجَانَّ خَلَقْنَاهُ مِنْ قَبْلُ مِنْ نَارِ السَّمُومِ ऐं असां जिन्हनि खे उन खां अॻु में छोले हणंदड़ बाहि मां पैदा कयो। وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي خَالِقٌ بَشَرًا مِنْ صَلْصَالٍ مِنْ حَمَإٍ مَسْنُونٍ ऐं यादि करियो तव्हां हे हबीब, जंहिं वक़्तु तव्हांजे रब मलाइकनि खे हुकुम फरमायो त बेशक आऊं हिकु इंसान खे खड़के वारी कारी बदबूदार मिटी मां पैदा कंदड़ आहियां। فَإِذَا سَوَّيْتُهُ وَنَفَخْتُ فِيهِ مِنْ رُوحِي فَقَعُوا لَهُ سَاجِدِينَ पोइ जंहिं वक़्तु आऊं उन जी तख़लीक़ मुकमल करियां ऐं आऊं उन में पंहिंजो रूह फूकियां त पोइ तव्हां सभई उन जे अॻियां सजदे में किरी पइजो। فَسَجَدَ الْمَلَائِكَةُ كُلُّهُمْ أَجْمَعُونَ पोइ हुकुम मूजिब समूरनि मलाइकनि गॾिजी आदम खे सजदो कयो। इल्ला इब्लीस अबा अन यकून मअ अस-साजिदीन इब्लीस खां अलावा इब्लीस इनकार कयो जो सजदे कंदड़ मां हुजे। قال يا ابليس ما لك الا تكون مع الساجدين अलाह ताला फरमायो, ए इब्लीस तोखे छा थियो जो तूं सजदे कंदड़ मां न थिए। قال لم اكن لاسجد لبشر خلقته من صلصال من حمئ مسنون इब्लीस चयो, मूंखे मुनासिब नाहे आऊं हिकु इंसान खे सजदो करियां जंहिंखे तो खड़के वारी कारी बदबूदार मिटी मां पैदा कयो आहे। قال فاخرج منها فانك رجيم अलाह फरमायो, तूं बिश्त मां निकिरी वञ, पोइ बेशक तूं तड़ियल आहीं। وان عليك اللعنه الى يوم الدين ऐं बेशक तो ते क़यामत जे ॾींहं ताईं लानत आहे। قال رب فانظرني الى يوم يبعثون इब्लीस चयो, ए मुंहिंजा रब, पोइ तूं मूंखे क़यामत जे ॾींहं ताईं मोहलत ॾे। قال فانك من المنظرين الى يوم الوقت المعلوم अलाह फरमायो, बेशक तोखे उन मुक़रर वक़्तु यानी क़यामत ताईं मोकल आहे। قال رب بما أغويتني لأزينن لهم في الأرض ولأغوينهم أجمعين إلا عبادك منهم المخلصين इब्लीस चयो, हे मुंहिंजा रब, कसम सां तो मूंखे गुमराह कयो, ऐं उन्हनि खे ज़मीन में भुलाईंदुसि ऐं ज़रूरु आऊं उन्हनि सभिनी खे गुमराह कंदुसि तुंहिंजे मुख़लिस बाननि खां अलावा। अलाह ताला फरमायो, ही मुंहिंजे तरफ़ सिधो रस्तो आहे। إن عبادي ليس لك عليهم سلطان إلا من اتبعك من الغاوين बेशक मुंहिंजे बाननि ते तुंहिंजी का बि हुजत न हलंदी सवाइ उन्हनि जे जेके गुमराही में तुंहिंजी ताबेदारी कंदा। ऐं बेशक उन्हनि सभिनी जी जाइ जहनम हूंदी। जहनम जा सत दरवाज़ा हूंदा, हर हिकु दरवाज़े लाइ जहनमिन जा भाङा मुक़ररु कयल हूंदा।